सबैलाई नमस्कार, मेरो नाम अर्जुन ढकाल, घर खडकोट गाविस वार्ड नम्बर 1 तल्लो ग्राङ चिरोट हो। आज यहाँ उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण अतिथि, पत्रकार, भुर्तुङ चौकीका इन्चार्ज सबैमा हामी एउटा पीडित बालिकालाई लिएर यहाँ चाहिँ यो भुर्तुङ चौकीमा उपस्थित भएका छौँ। र यहाँ गुल्मी जिल्ला तम्घासबाट चाहिँ पाल्नुभएका सबै पत्रकार मित्रहरू यो बालिकाको जीवन उद्धारको लागि विभिन्न ठाउँबाट चाहिँ अब सहयोग जुटाएर यहाँ चाहिँ अहिले एउटा चाहिँ अब स्थानीय राजनीतिक दल अथवा पार्टी प्रतिनिधिहरूको रबरमा एउटा समिति बनाएर त्यो समितिलाई क्रियाशील राख्दै र यो बालिकाको जीवन रक्षाको लागि चाहिँ एउटा ब्याङ्कमा चाहिँ खाता सञ्चालन गरेर खाता मार्फत चाहिँ अब सहयोग जुटाइदिने यो अभिप्रायले यहाँ चाहिँ हाम्रो पत्रकार साथीहरू चाहिँ उपस्थित हुनुहुन्छ। हामी चाहिँ उपस्थित भएको कारण भनेको यो 9 वर्ष चाहिँ बालिकाको जीवन रक्षाको लागि विभिन्न ठाउँबाट तर तब्काबाट चाहिँ अब सहयोग गर्दै आउनुभएका हाम्रा पत्रकार मित्र आजको चाहिँ यस विषय वस्तुमा प्रकाश पारिदिनु हुन म चाहिँ गोजेलका खबर कार्यक्रम सञ्चालन गर्नुहुने पत्रकार प्रेम सुनारज्यूलाई यस कार्यक्रमको बारेमा सबै कुरा प्रकाश पारिदिनु हुन हार्दिक अनुरोध। धन्यवाद कार्यक्रम सञ्चालक अर्जुन ढकालजी। आज हामी स्थानीय तहमै किन आयौँ भने जब जुन अवस्थामा यस भुर्तुङ प्रहरी चौकीका इन्चार्ज पशुपति बोहराले जुन अवस्थामा लैजानु भएको थियो, तपाईँहरू स्थानीयवासीले जुन चन्दा उठाउनु भयो उहाँलाई तङ्गासम्म लान सक्ने अवस्था थिएन। हाम्रो ग्रामीण क्षेत्र कस्तो छ भने हामीले न्यायका लागि जाँदा पनि पैसा हुँदैन र मरणशरणीय अवस्थामा पुग्दा पनि पैसा हुँदैन, त्यो अवस्था उहाँले जानकारी गराउनु भयो। हामीलाई पनि थाहा थिएन, समाचार त लेख्यौँ तर यसको कथावस्तु थाहा थिएन, उहाँको गरिबी थाहा थिएन। त्यसपछि पशुपति बोहराजीले यस्तो यस्तो अवस्थामा आइयो, के गरिदिनु पर्यो भन्नुभयो र हामी तम्घासमा पत्रकारहरू बिचमा एउटा कोर्डिनेसन भयो र छलफल गरेर यिनलाई उद्धार गर्नुपर्छ भनेर हामीले ओजेलका खबरमा उहाँहरूको रिपोर्ट प्रसारण गऱ्यौँ र यसरी आज यो बालिकालाई जुन सहयोग आइरहेको छ, मैले त सहयोगदाताहरूले घोषणा गर्नुभयो तर मैले के भने कमसेकम स्थानीय वासीहरूले के चाहनुहुन्छ, यो उद्धारकर्ता त उहाँहरू हो, यहाँबाट तङ्गास लाइन त उहाँहरू, उहाँहरूसँग नबुझेसम्म चाहिँ यो सहयोग रकम तपाईँले घोषणा गर्नु भए पनि त्यही राख्नुहोस्, अहिले स्थलगत रूपमै गइसकेपछि मात्रै केही गरौँ, सम्बन्धितलाई एउटा अक्षय कोष खोलिदिउँ भने उनको भविष्य राम्रो होला भनेर हामीले रोकिरहेको अवस्था छ र केही रकम आएको कुरा अहिले परिवारजनले यहाँ हामीलाई जानकारी गराउनु भएको छ। त्यसकारणले आज उपस्थिति भइदिनु भयो र ती बालिकालाई आज जुन हिजो मरणशन्य अवस्थामा थिइन्, रक्ताममै थिइन् र आज तिनको ओठमा मुस्कान हामीले देखिरहेका छौँ, यो मुस्कान दिनुहुने आदरणीय देश विदेशमा रहनुभएका, म एकजनाको नाम लिएर साथ दिए छैन, विदेशमा रहनुभएका समस्त सहयोगदाताप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै मैले यो जानकारी गराउँदछु कि आज एउटा यहाँ समिति गठन हुनेछ, त्यो समितिको कोर्डिनेसनमा जिल्लामा एउटा अक्षय कोष खडा गरिदिनेछौँ र त्यसैमा चाहिँ उहाँहरूले रकम पठाउनु हुनेछ भन्ने जानकारी गराउँदै धन्यवाद। पत्रकार जनार्दन घिमिरेज्यूलाई पनि म हार्दिक अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्ष महोदय र उपस्थित सम्पूर्ण यहाँका अग्रज स्थानीय दलका प्रतिनिधिहरू, समाजसेवीहरू, मेरा सहकर्मी साथीहरू सम्पूर्ण म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हामी जुन यो कार्यक्रममा हामी आएका छौँ, एउटा अबोध बालिकालाई पनि एउटा हामी त्यसलाई नरवंशित भनेर भन्छौँ, किनकि कुनै मानवमा कुनै पनि मानवीयता भयो भने मान्छे कहिले पनि त्यस्तो कुरा सोध्दैन र त्यस्ता नरवंशीहरूले जसरी कुकर्म गरे र त्यसको एउटा कुनै एउटा पीडित एउटा बालिकाले जुन एउटा पीडा भोग्नु पर्यो, त्यो पीडाको एउटा घाउ एकातिर छ भने अर्कोतिर समाजमा हाम्रा यस्ता विद्यमान विकृतिहरू हामीले पनि निरुत्साह गर्नु सक्छ, त्यसलाई चाहिँ हामीले कानुनी एउटा दायरामा ल्याएर उनीहरूलाई कडाभन्दा कडा एउटा चाहिँ कारवाही गर्नुपर्ने एउटा वर्तमान अवस्था छ। त्यस कारणले गर्दा पनि त्यस्ता व्यक्तिहरूलाई कानुनले पनि सजाय गरिरहेको छ र यी बालिकालाई जुन किसिमले एउटा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूले जसले एउटा आफ्नो घरमा केही कमाउन जान्छु र कमाएर केही आफ्नो परिवार पाल्छु भनेर भन्ने मनसाले जानुभएको छ र उहाँहरूले त्यहाँबाट आफूले जब त्यो कथाहरू सुनिसकेपछि, समाचारहरू आइसकेपछि जब उहाँहरूलाई पनि एउटा सहयोग गर्ने एउटा भावना जाग्यो, वास्तवमा उहाँहरूको एउटा सहयोग गर्ने एउटा भावना नै एउटा चाहिँ एउटा के भन्दा त्यो बालिकाको लागि एउटा भविष्यको लागि एउटा चाहिँ त्यसले उनको एउटा जीवनलाई आफ्नो भविष्यलाई अथवा उनको कुनै शिक्षा दीक्षा अथवा उनको एउटा व्यक्तित्व विकासको लागि पनि पक्कै पनि सहयोग गर्नेछ र उहाँले गरेको एउटा सहयोग सानो सहयोग पनि नेपालीहरू त्यस्ता पीडित व्यक्तिहरूको लागि ठुलो सहयोग हुनेछ, जो जसले कल्पना गर्न सक्दैन कि यति सहयोग आउँछ भनेर अथवा उसले त्यस्ता यहाँका समाजसेवी व्यक्तिहरूले पनि अथवा यस्तो सहयोग आउला जुट्ला, कुनै पनि त्यस्ता पीडित बालबालिकाहरू अथवा पीडित व्यक्तिहरूले उद्धार पाउला भन्ने कल्पना पनि गर्न थिएनन् र एउटा व्यक्तिले कुनै पनि व्यक्तिबाट उत्साह भयो, जस्तो यहाँ प्रहरी चौकी इन्चार्जले जुन उहाँले जुन एउटा समाजसेवी भावनाले जुन एउटा उहाँले आग्रह गर्नुभयो, उहाँको आग्रहलाई एउटा मिडियाले पनि उहाँलाई साथ दियो र यसको मान्छेले एउटा सहयोग गर्ने मान्छेहरूले जुन एउटा सहयोगको हातहरू फैलाइरहेको अवस्थामा एउटा समाज र देश विदेशमा बस्ने मान्छेहरूले जुन एउटा सहयोग गर्नुभयो, त्यो कारणले पनि वास्तवमा आगामी दिनहरूमा हामी के लाग्छ भन्दा यो सहयोग भनेको एउटा चाहिँ कुनै पनि व्यक्ति विशेष भन्दा पनि एउटा हाम्रो समुदाय र हाम्रो एउटा परम्परा हाम्रो सबैसँग एउटा जोडिएको छ, त्यस कारणले गर्दा यो जोडिएको विषयलाई हामीले कसरी त्यसको भविष्य निर्माणको लागि हामीले चाहिँ खर्चिने भन्ने कुरालाई पनि हामीले अहिले दूरगामी दृष्टिकोण राखेर सोच्नुपर्ने हुन्छ। किनकि रकमहरू आउँछ, त्यो रकमहरूलाई कसरी रकम दिन्छ दिनेले, तर त्यो दिएको रकमलाई सदुपयोग भयो कि भएन भन्ने कुरा त्यो दिने मान्छेले पनि एउटा चाहिँ वाजिबो रहेको हुन्छ। र कतिपय समाजमा त्यस्ता रकमहरू अनि दिएको मान्छेले यहाँ आउँछ र हामीले पनि मिडियाले त्यो रकम हस्तान्तरण गर्छ, त्यो हस्तान्तरण गरेको रकमले त्यो बालबालिकाको अथवा भविष्य जुन उद्देश्यले पठाएको थियो त्यो उद्देश्यको लागि खर्च भएको छ कि छैन भन्ने कुरा पनि हामीले फलो अप गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा पनि यो एउटा हामीले के एउटा निर्णय गरेका छ भने एउटा स्थानीय यो एउटा समुदाय भएको हुनाले यो समुदायको एउटा दायित्व पनि हो, समाजमा सबैसँग एउटा समुदायले नै गरेको निर्णयहरूलाई हामीले पनि मान्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा समुदायमा बस्ने हरेक किसिम व्यक्तित्वहरूको एउटा समितिलाई जम्मा गरेर एउटा समिति निर्माण गर्ने, त्यही समितिलाई एउटा माध्यमबाट अथवा एउटा अक्ष कोष अथवा त्यो रकम चाहिँ उहाँको खातामा जम्मा गरिदिएर अनि त्यो बाल बालिका अथवा बालिकाको लागि बालिकाको लागि के गर्न सकिन्छ, के गर्दा उपयुक्त हुन्छ भन्ने त्यस समाजले गरेको निर्णयको आधारमा अनि रकमहरू चाहिँ हस्तान्तरण गर्ने अथवा उनलाई आवश्यक परेको बेलामा रकम दिने एउटा निर्णय गर्न सक्ने एउटा अधिकार सम्पन्न एउटा समितिको निर्माण गरिनेछ। र मलाई लाग्छ यो सहयोगलाई यहाँसम्म ल्याइपुर्याउनको लागि सहयोग गर्नु भने फेरि पनि हाम्रो इन्चार्जज्यू पशुपति बोराज्यू हुनुहुन्छ, उहाँ निकै समाजसेवी हुनुहुन्छ, राष्ट्र सेवा कर्मचारीले आफ्नो एउटा जिम्मेवारी पुरा गर्दा गर्दै पनि समाजमा भने हरेक किसिमका सङ्घ संस्थाका कामहरूमा हरेक सहयोग गर्ने काममा उहाँ सधैँ अगाडि हुनुहुन्छ। यसरी समाजमा बस्ने मान्छेहरूले उहाँले गरेको एउटा समाजसेवी भावनालाई पनि यहाँ समाजले पनि मूल्याङ्कन गर्नुपर्ने हुन्छ। र उहाँले गर्ने कामहरू भने कुनै पनि व्यक्तिले गर्ने कामहरू समाजको लागि हित अथवा केही गरौँ समाजको लागि गरौँ र मान्छे यस्तो थियो भनेर चाहिँ हामीले एउटा सकारात्मक सोचबाट हामी अघि बढ्न सक्यौँ भने पक्कै पनि हामीले समाज निर्माण गर्न सक्छौँ र त्यो अभियानलाई यहाँले पनि पक्कै साथ दिनुहुनेछ। र प्रेम सुनार जसले उजुरका खबर मार्फत देश विदेशमा रहेका जुन नेपालीहरूलाई चाहिँ यहाँसम्म एउटा डोर्ने एउटा बाटो एउटा निर्माण गर्न सक्नुभयो उहाँको लागि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। किनकि उजुरका खबरको जुन हामी कन्सेप्ट दाता जन्मदाता भनेको नि हामी हो, किनकि म रेडियो रेसनमा हुँदाखेरि तपाईँलाई यो कार्यक्रमको नाम पनि हामी आफै राखेर यहाँ यसरी सुरुवात गरौँ भनेर सुरुवात गरेको हो र धेरै आरोह अवरोहहरू पार गर्दा गर्दा यो यहाँसम्म आइपुगेको छ। त्यस कारणले गर्दा यसको यो बाँचिरह्यो भने अथवा हामी पनि बाँचिरहन्छौँ अथवा यो यसको जीवन्त भनेको जति बेलासम्म यो रहिरहन्छ त्यति बेलासम्म पनि हाम्रो अथवा हामीले गरेका हौँ हामीले के जन्माएका हौँ यसले एउटा सामाजिक क्षेत्रमा एउटा चाहिँ कुनै पनि असहाय व्यक्तिको लागि केही गर्न सक्छ अथवा त्यस धेरै मान्छेहरूले राहत पाएका छन्। देश विदेशमा बस्ने मान्छेहरूले जो कि उनीहरूले दिनभर थकेले आफ्नो कामले थकेलाएर आएर रेडियो अन गर्दा ट्युन गर्दा पनि उनीहरूले चाहिँ आफ्नो गाउँघरको समाचारहरू पीडाका समाचार होस् अथवा कुनै पनि खुसीका समाचार होस् जे पनि अथवा उनीहरूले त्यहाँबाट सुनेका हुन्छन् र त्यसबाट उनीहरूलाई एउटा चाहिँ सेवा गर्छु भन्ने एउटा भावनाले उत्प्रोत भएर उनीहरूले सेवा गरिरहेका हुन्छन्। र पक्कै पनि उहाँले पठाएको कुनै पनि रकमहरू यो मात्र होइन, हामीले विभिन्न क्षेत्रमा धेरै व्यक्तिहरूलाई आएका रकमहरू हामीले हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएका छौँ र उहाँहरूले त्यो गरेका रकमहरू उहाँले पठाएका रकमहरूलाई हामीले जहाँको त्यहीँ सम्बन्धित व्यक्तिको हातमा हामीले पुर्याइदिएका छौँ र अझै पनि हामीले त्यो रकमलाई दुरुपयोग नहोस् भनेर त्यहाँको स्थानीय समाजसेवीहरूलाई पनि हामीले उहाँलाई पनि आग्रह गरिरहेका छौँ, घचघचाइ रहेका छौँ। त्यस कारणले म यहाँसम्म जुन आइपुग्ने एउटा वातावरणको सृजना गरेकोमा म यो आयोजक समितिलाई पनि हार्दिक आभार व्यक्त गर्दै मेरो भनाइ टुङ्गाउँछु। धन्यवाद। र अब यस्तै आफ्नो चाहिँ अब बनाइराख्नुको लागि रेडियो रुरुका पत्रकार अथवा स्टेसन म्यानेजर युवराज बस्यालज्यूलाई आफ्नो बनाइराखिदिनु म हार्दिक अनुरोध गर्छु। यस कार्यक्रमका अध्यक्षज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, पत्रकार साथीहरू, ओझेलका खबर भनेर प्रसारण गर्ने भनेर यो कार्यक्रमको सुरुवात भयो। त्यति बेला चाहिँ यो कार्यक्रमको सुरुवात के थियो भने राजनैतिक घटनाक्रमहरूलाई जोड्ने भनेर चाहिँ यो कार्यक्रम सुरु गरिएको थियो ओझेलका खबर भनेर। घटना घटिसकेपछि आज मानिलिउँ गाडी पल्ट्यो घटना त आयो, त्यसपछि त्यसमा परेकाहरूको के भयो त, त्यो ओझेलमा परेको कुराहरू त्यसलाई बाहिर ल्याउने, त्यस्तै राजनीतिको कुराहरूलाई बढी जोड्ने भनेर यो कार्यक्रम सुरु भएको। गर्दै जाँदा यो कार्यक्रमले यति श्रोताको मन जित्न सफल भयो, समाजमा रहेका प्रत्येक विकृतिहरूलाई उठाउन थाल्यो, उठाउँदै हामीलाई पनि कार्यक्रम मन पर्यो र यसलाई सहकार्य गरेर सञ्चालन गरौँ भन्ने विचार आयो। त्यसपछि रेसुङ्गा एफएम र रुरु एफएमले यो कार्यक्रम प्रसारण गर्न थाल्यो। त्यसपछि फेरि यसको लोकप्रियता अझै बढ्दै गयो, अहिले 10 रेडियोबाट यो प्रसारण हुन्छ। अहिले रुरु एफएमको 2 रेडियो रहेको छ, बुटोलमा खस्यौली एफएम, सिरिङ्गामा रुरु एफएम रहेको छ, हामीले पनि यो कार्यक्रम प्रसारण गर्दै आएका छौँ। बिचमा धेरै उताप चढावहरू कार्यक्रमले बिहोर्यो, अहिले व्यवस्थापनको समस्याले पनि कार्यक्रमलाई अप्ठ्यारोमा पार्यो, विषयवस्तुका कारणले पनि धेरै धम्कीहरू उहाँले खेप्नु भयो। तर पनि यसरी कार्यक्रम गरेर जो पीडित हो उसलाई न्याय दिनको लागि उसको पक्षमा बोल्न पाउँदा र केही कुराहरू सङ्कलन गरेर उसको हितको लागि दिन पाउँदा एकदमै खुसी लागेर आएको छ। योभन्दा अगाडि हामीले एकजना मुटुको बिरामीलाई, अशोकजी पनि हुनुहुन्थ्यो तम्गासमा, हामीले 90,000 उहाँलाई हस्तान्तरण गरेका थियौँ, उहाँको उपचार भएको छ। त्योभन्दा पहिला पनि धेरै कामहरू यो ओझेलका खबरले गर्यो, रेडियोबाट आउने धेरै कार्यक्रमहरूले सहयोग गरिरहेको छ। गुल्मी जिल्लाका अर्घाखाँचीको पाल्पाको विशेष गरेर बागलुङका धेरै ठाउँका महानुभावहरूलाई यस कार्यक्रमले सहयोग गरेको छ। यो सहयोगमा तपाईँहरूको साथ चाहिन्छ। जसरी तपाईँहरूले सुन्नु भएको छ, आफ्नो टोल छर छिमेकमा हुने कुनै पनि कानुन विपरीतका कुराहरू, त्यसले समुदायलाई दुःख दिने गरेका कामहरू हामीलाई जानकारी गराउनु भएको छ र त्यो कुरालाई हामीले विभिन्न माध्यमबाट, कहिले समाचारबाट, कहिले कार्यक्रमबाट तपाईँहरूमाज ल्याउन सक्यौँ र त्यसैको परिणामस्वरूप आज हामीले पीडामा परेका विपन्न परिवारहरूलाई सहयोग गर्ने एउटा अभियान सुरु गऱ्यौँ र धेरैलाई सहयोग गर्दै आजसम्म यहाँ आइपुगेका छौँ। आज पनि हामीले यिनी बालिकाको लागि, यिनको उज्जवल भविष्यको लागि यो कार्यक्रम गऱ्यौँ। यसको लागि पहिलो भूमिका निर्वाह गर्नुहुने यो चौकीका इन्चार्जज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसपछि यसको लागि धेरै पटक प्रेमजीले ठुलो मेहनत गर्नुभएको छ। यो कार्यक्रम ताजा घटना छ, अहिले गएकै चुनावमा पनि कार्यक्रम रोक्नका लागि धेरै दबाबहरू आएका थिए, तर पनि हामीले अनवरत रूपमा राम्रो कामको लागि सपोर्ट गर्नुपर्छ भनेर धेरै ठुलो साथ र सहयोगबाट कार्यक्रमलाई अगाडि बढायौँ। त्यसैको परिणामस्वरूप आज हामीले यो ठाउँमा आएर यो ठाउँमा पीडित भएको व्यक्तिलाई सहयोग गर्न पाएका छौँ। यसलाई निरन्तर गर्नको निम्ति तपाईँहरूले साथ दिनुपर्छ। रेडियो त हो नि, गीत बजाउने त हो नि, समाचारै त हो नि, हामीले गरेर के हुन्छ भनेर छोड्यौँ भने पक्कै पनि हुँदैन। एउटा कार्यक्रम एकजनाको बोली, दुईजनाको आवाज, पीडक र पीडितको आवाज मिसाउँदाखेरि एकजना एउटा विपन्न परिवारको मान्छेले राहत पाउँदो रहेछ। यसलाई हामीले मनन गर्नुपर्छ। थोपा थोपा जम्मा गऱ्यो भने घैला भरिन्छ भन्ने हाम्रो उखानै छ। यसलाई आजको यो कार्यक्रमले पनि प्रमाणित गरेको छ। यसलाई निरन्तर तपाईँहरूले साथ दिनुहुनेछ भन्ने विश्वासमा छौँ। रेडियोलाई सचेत श्रोता बनेर सुन्नुहोला। त्यसमा आउने गीत मात्रै होइन, आउने कार्यक्रमहरू, समाचारहरू सुनेर सकारात्मक सहयोगको लागि हामी अपेक्षा गर्छौँ। यति भन्दै मेरा दुई शब्द टुङ्ग्याउँछु। धन्यवाद। अब यस्तै यहाँ हाम्रो फुटबल टुडेका पत्रकार विश्वास ढकाललाई पनि आफ्नो भनाइ राखिदिनु, हामी हार्दिक अनुरोध गर्छौँ। धन्यवाद सर यस कार्यक्रममा सञ्चालन। खास गरेर म चाहिँ अब म यस जिल्ला के अरे यो गाविसको मान्छे, नजिकै त्यस्तो घटना घट्यो, मैले खास गरेर फोन मार्फत जानकारी पाएँ। खास गरेर के चाहिँ म चाहिँ के भन्छु भने, जुन यो गुल्मी जिल्लाको केन्द्रमा बस्ने पत्रकार साथीहरूले जुन हिसाबले एउटा के भन्छ विगतमा बसेको एउटा बच्चा जुन घटनामा के अरे पीडित छ, पीडितलाई जुन राहत दिने काम गर्नुभएको छ, त्यो नै त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ मलाई। किनभने पत्रकार सधैँ के अरे अरूका खबर बटुल्दै हिँड्ने र समाचार लेख्ने, वा त पोजिटिभ होस् वा नेगेटिभ होस् है, नराम्रो लेख्दाखेरि है यो त ठिक छैन भन्ने, पोजिटिभ लेख्दा चाहिँ यो मेरो मान्छे भन्ने खालको संस्कारलाई तोड्दै जुन गुल्मी जिल्लाका पत्रकार साथीहरूले जुन खालको एउटा पीडितलाई, त्यही पनि स्वदेश तथा विदेशका रहने विभिन्न खालका साथीहरूसँगबाट सहयोग जुटाएर जुन एउटा राहत दिने प्रयास गर्नुभयो, जुन किसिमको राहत दिलाउनु भएको छ, त्यो नै सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। तपाईँहरूको महत्त्वपूर्ण भूमिका हुनेछ, तपाईँको उल्लेखनीय योगदान नै यो बालिकाको लागि जीवनदान हुनेछ भन्ने कुरा राख्दै मेरा छोटा कुराहरू यहीँ गुमाउन चाहन्छु। धन्यवाद। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार मित्रहरू, हाम्रो पीडित बालिकाको पक्षबाट चाहिँ एउटा माग, भुर्तुङ प्रहरी चौकी अथवा समग्र चाहिँ अहिले देशमा बन्दै गएको चाहिँ यो संविधानमा यस्तो चाहिँ सजाय होस् कि यी नरपिपासुहरूलाई मृत्युदण्डको सजाय हुने चाहिँ अवस्थासम्मको चाहिँ अब त्यो सजाय बनोस्, किन भन्दा यस्ता घटनाहरूमा हामी कति उद्धार गर्दै जाने, कति चाहिँ अब राहत दिँदै जाने, यी घटनाहरूलाई चाहिँ निमिटान्न पार्नको लागि चाहिँ यसमा एउटा चाहिँ मूलत एउटा कडाभन्दा कडा चाहिँ अब सजायको व्यवस्था संविधानमा भएन भने हामी जिन्दगीभरि उद्धार गरेको गरै, जिन्दगीभरि चाहिँ हामी उद्धार गरेको गरै हुन्छौँ। यस्ता घटनाहरूलाई निम्ट्याउन पार्नको लागि संविधानमा मृत्युदण्डको सजाय हुनु आवश्यक छ। यो कुरा चाहिँ अब मेरो तर्फबाट पत्रकार साथीहरू र चौकी अथवा यो बन्दै गरेको चाहिँ संविधानको लागि यसमा चाहिँ संविधान सुझावमा चाहिँ यो कुरा चाहिँ अब मैले मेरो तर्फबाट चाहिँ अब पठाएको छु। बाल बलात्कार हुने घटनाहरू पनि रोकिन्नन्, यिनको लागि चाहिँ संविधानमा कडाभन्दा कडा चाहिँ सजायको व्यवस्था हुनुपर्छ। यस्तै चाहिँ अब आफ्नो भनाइ राखिदिनुको लागि रेडियो गुल्मीका उपाध्यक्ष अशोक थापाज्यूलाई म हार्दिक अनुरोध गर्छु। धेरै कुरा साथीहरूले राखिसक्नु भएको छ, मैले धेरै कुराहरू दोहोऱ्याउन चाहन्न, तैपनि सर्वप्रथम म बिमला छोरी भने वा बहिनी पनि भने, एउटा चाहिने सानो उमेरमा नै जुन अत्यन्तै दुःखदपूर्ण ढङ्गले उनीलाई एउटा नारीमाथि हुने हिंसा भनेर पनि भन्छु मैले, जुन हिंसाको डरलाग्दो प्रहार जुन उनीमाथि भयो, त्यो प्रहारको बावजुद पनि उनी बाँच्न सफल भइन्, नयाँ जिन्दगी पाएकोमा म बहिनीको छोरीको आगामी दिन सुखद र उज्जवल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। दोस्रो कुरो, पीडामा परेको बेलामा चौकी र यहाँको समुदायले जुन उद्धार गरेर जुन नयाँ जीवन दिएको छ ती उद्धारकर्ताहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र तेस्रो कुरा, उनी रोइरहेकी थिइन्, उनी छटपटाइरहेकी थिइन्, उनले जीवनको भिख मागिरहेकी थिइन्, जीवन दान दिनु हुने विदेशमा रहेका जुन 12, 14, 15, 18, 20, 24 घन्टा खटेर पसिना बगाउनुहुन्छ र त्यो पसिना बगाए बापत उहाँले आफ्ना परिवारहरू आफ्नो छोराछोरीहरूलाई मुखमा माड लगाइदिन पनि माडको निमित्त खास गरिकन जाने बच्चाहरूको आफ्नो परिवारको भविष्य बनाउनको निमित्त विदेशमा रहनुभएको छ, त्यो गाँसबाट खास गरिकन त्यो गाँस आफूले खान लागेको गाँसबाट पनि 2-4 गाँस छुट्याएर नानीको बहिनीको छोरीको जीवन रक्षाको निमित्त जुन सहयोग गरेर जुन जीवन चाहिँ दिनुभएको छ ती साथीहरूलाई म सदा सम्झिराख्न चाहन्छु, अहिले यस क्षणमा पनि सम्झिरहन चाहन्छु र उहाँहरूलाई मुरी मुरी रेडियो गुल्मीको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि मुरी मुरी धन्यवाद दिन चाहन्छु। चौथो कुरो, यस खाले घटनाहरू नेपालमा भइरहेका छन्, कतिपय बाहिर आउने गर्छन्, कतिपय लुक्ने गर्छन् र विशेष गरी चाहिँ लुकाइएका हुन्छ। त्यसो भएको हुनाले जुन कार्यक्रम ओझेलका खबर हाम्रो प्रेमजीले सञ्चालन गरिराख्नु भएको छ, चाहे त्यो महिला हिंसाको चाहिने विरुद्धमा होस्, चाहे त्यो सामाजिक न्यायको चाहिँ पक्षमा होस्, चाहे त्यो जातीय सद्भावलाई चाहिँ प्रस्थापित गर्ने सन्दर्भमा होस्, चाहे त्यो प्रशासकीय र चाहिने प्रशासनीय चाहिँ काम कार्यहरूमा चाहिने तपाईँको ओझेल पार्न खोजिएका, अन्यायमा पार्न खोजिएका, हेपिएका, दबिएका चाहिँ आवाजहरूलाई विशेष गरेर चाहिँ तपाईँको ओझेलका खबर भनेर चाहिँ घटनाक्रमहरूलाई प्रकाशमा जुन ल्याउने कार्यक्रम हो यो कार्यक्रम। वास्तवमै म त के भन्न चाहन्छु भनेदेखि बहिनीको बारेमा मैले अलिअलि चाहिँ फिचर पनि सुने गरिबहरूको लागि चाहिने कोही पनि हुँदैन, गरिबहरू त्यसै हुँदैन, गरिबहरूसँग जब कहिले केही पनि हुँदैन, मान्छेहरूले भन्ने गर्छन् गरिबहरूको कोही नभए तापनि भगवान् हुने है। त्यसो भएको हुनाले मैले चाहिँ यो ओझेलको खबरको कथालाई चाहिँ तपाईँको चाहिँ ग्रहण गरेर श्रवण गरेर जुन साथीहरूले चाहिँ सहयोग गर्नुभएको छ वास्तवमा त्यो बहिनी बिमला बहिनीको निमित्त उहाँहरू चाहिँ मैले भन्छु भगवान्हरू हुनु कारणले गर्दाखेरि चाहिँ हामीले यसतर्फ यसरी चाहिँ यो विषय वस्तुलाई चाहिँ बुझ्नुपर्छ भन्ने चाहिँ मैले एउटा कुरा राखेँ। दोस्रो कुरा, हाम्रो देशमा करिब चाहिँ 17-18 वर्षदेखि चाहिँ संविधान छैन, हामी संविधानविहीन चाहिँ अवस्थामा चाहिँ बाँच्छ। पहिलो संविधान सभाको चुनाव भयो, दोस्रो संविधान सभाको चुनाव भयो, यो देशमा सुन्दर 21 शताब्दीको नयाँ नेपालको नयाँ चाहिँ संविधान बनाउने भनेर नेताहरू राजनीतिक पार्टीहरू चाहिँ लागिराख्नु भएको छ। त्यसो भएको हामीले कामना गरौँ, हामीले सुझाव दिउँ, हाम्रो अर्जुनजीले पनि राख्नुभयो कि अब बन्ने संविधानमा वास्तवमा बलात्कार गर्दै चाहिँ मान्छेलाई के गर्नुपर्छ त भन्दाखेरि स्पष्ट चाहिँ हाम्रो खालको चाहिँ संविधान हुन्छ है, मृत्युदण्ड चाहिँ दिनुपर्छ भन्ने पनि चाहिँ कुराहरू उठिरहेका छन्। त्यसो भएको हुनाले त्यो पनि चाहिँ एउटा चाहिँ छलफलको विषय होला, मैले त्यही गर्नुपर्छ भनेर चाहिँ यहाँ भनि नहालौँ, तर चाहिँ तपाईँको चाहिँ बलात्कार गर्ने, भ्रष्टाचार गर्ने, राज्यको शक्तिको दुरुपयोग गर्ने यस खाले चाहिँ प्रयोगका चाहिने घटनाहरूलाई के भन्नुहुन्छ भन्दाखेरि एउटा मृत्युदण्ड त चाहिँ आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा चाहिँ अझै ठुलो चाहिँ कारवाही बाँचोस्, तर त्योभन्दा ठुलो कारवाही के हुनुहोस् हामी यो विषयमा पनि छौँ। किन भन्दाखेरि चाहिँ गल्ती त हुन्छ मान्छेहरूसित गर्छ, तर मृत्युदण्ड दिने भन्ने सन्दर्भमा मैले फेरि पनि राखेँ त्यो विषयमा चाहिँ छलफल गर्नुपर्छ भन्ने चाहिँ कुरा राखेँ। यो चाहिँ उद्धारै भन्छु मैले, अहिले पनि उद्धार गर्ने चाहिँ कार्यमा खास गरिकन हाम्रो ओझेलका खबर युनिट त्यस सँगसँगै पत्रकार साथीहरूले यहाँसम्म लिएर अब मलाई पनि एउटा चाहिँ सानो विषयवस्तुको चाहिँ जानकारी राख्ने वा चाहिँ तपाईँको चाहिँ ठिकै छ, अब मैले चाहिँ पैसा दिन नसके तापनि मैले चाहिँ एउटा चाहिँ दुःखमा चाहिँ परु चाहिँ बहिनीसँग दुःख चाहिँ साट्ने चाहिँ मौका मिल्यो, साथीभाइसँग भेट भयो, त्यसको लागि चाहिँ ओझेलको खबर युनिटलाई हार्दिक धन्यवाद छ। र यसरी चाहिँ भद्र भलादिमीहरू चाहिँ जम्मा भइदिनु भयो कुरा सुनेर अब चाहिँ भोलि हाम्रो छिमेकमा यसरी घटना नघटोस् है भनेर चाहिँ हामी सचेत पनि हुनुपर्छ भन्ने कुरा राख्दै मैले आफ्ना विषयवस्तु गुल्मीका उपाध्यक्ष अशोक थापाज्यूलाई, त्यस्तै आफ्नो बनाइराख्नको लागि गुल्मी न्युजका देवेन्द्र केसीज्यूलाई पनि हार्दिक धन्यवाद। आदरणीय सभाका सभापति महोदय, जिल्ला सदरको मुकामबाट पाल्नुभएका मेरा पत्रकार साथीहरू, त्यस लगायत पीडित बालिका अनि उहाँलाई उद्धार गर्न जानुहुने हाम्रा प्रहरी टोलीहरू लगायत सम्पूर्ण गाउँवासी दाजुभाइ दिदीबहिनीहरूलाई सर्वप्रथम मेरो तर्फबाट अभिवादन छ। जसरी एउटा बालिकाको एउटा विध्वंस रूपमा बलात्कृत भइन् र त्यो समाचार हाम्रो गुल्मी न्युजबाट हामीले सम्प्रेषण पनि गऱ्यौँ, हाम्रो ओझेलका जिल्ला खबर सञ्चालक प्रेम सुनारजीले रिपोर्ट उपलब्ध गराउनु भएको थियो। प्रेम सुनारजी लगायत यहाँको भुर्तुङ प्रहरी चौकीका इन्चार्ज हाम्रा पशुपति बोराजी लगायतको प्रहरी टोलीको कार्य अत्यन्तै एउटा प्रशंसनीय छ। उहाँले एउटा बलात्कार पीडकलाई जसरी उहाँले एउटा कारागारमा पुर्याउनु भयो र उहाँलाई एउटा र हाम्रो पत्रकार साथीहरूले एउटा बालिकाको लागि एउटा दिन खटेर उहाँले चाहिँ एउटा रिपोर्ट तयार गरी देश विदेशमा एउटा जसरी जोगो गर्न जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो उहाँसँगबाट एउटा एक एक रुपियाँ सङ्कलन गरेर उहाँको एउटा नयाँ जीवनदान उहाँलाई दिनुभयो। त्यसको लागि म ओजेलको खबर युनिट जसरी एउटा ओजेलको खबर युनिट अहिले विभिन्न 7-8 एफएम च्यानल लगायत दर्जन बढी अनलाइनमा तपाईँ देश विदेशमा सुन्न सक्नुहुन्छ। उहाँले चाहिँ एउटा अतुलनीय एउटा भूमिका निर्वाह गर्नुभयो। त्यसको लागि म यो ओजेलका खबर युनिटलाई विशेष त हाम्रो ओजेलका खबर सञ्चालक प्रेम सुनारजी लगायत हाम्रो पत्रकार अन्य यही रिपोर्ट सम्प्रेषण गर्ने पत्रकार टोलीलाई लगायत देश विदेशमा एउटा गाछबासको जोगो गर्न गएर उहाँले एक एक रुपियाँ सङ्कलन गरेर एउटा बच्चीलाई एउटा पूर्ण जीवनदान दिनुहुने सम्पूर्ण देश विदेशमा भएका सम्पूर्ण हाम्रा ज्ञातागत महानुभावहरूलाई म एउटा धन्यवाद दिँदै र आगामी दिनहरूमा पनि यस्ता किसिमका सहयोगहरू हाम्रो गुल्मी न्युजबाट पनि तपाईँले अपेक्षा गर्न सक्नुहुन्छ। हामी त्यसको सम्प्रेषणको लागि कदापि पछि पर्ने छैनौँ र एउटा विकृति विसङ्गतिको लागि हामी पनि एउटा अनुदर रूपमा लागिरहनेछौँ भन्दै ओजेलका खबर युनिटको अझ प्रगतिको कामना गर्दै र भुर्तुङ प्रहरीको पनि एउटा उज्जवलताको कामना गर्दै र अझ बढी प्रभावकारी सेवाको अपेक्षा गर्दै म आफ्नो दुई शब्द हेर्छु। नमस्कार, धन्यवाद। बालिका बिमला को जीवन रक्षाको लागि देश विदेशबाट विभिन्न चाहिँ अब ठाउँ तबकाबाट जे जसरी पनि अब सबैले सहयोग गर्नुभएको छ, सहयोग अहिलेसम्म चाहिँ सहयोग जुटेको छ। यसको लागि चाहिँ अब सहयोग गर्ने सहयोगदाताहरूलाई सबैलाई चाहिँ धेरै धेरै धन्यवाद दिँदै यो बालिकाको लागि रात दिन नभनेर चाहिँ धेरै चाहिँ अब अनवरत रूपमा चाहिँ अब यसका चाहिँ अब जन्मदर्ताको कागज चाहिँ बनाउनेदेखि लिएर चाहिँ हरेक कुरामा चाहिँ अब सहयोग गर्दै आउनुभएका यस भुर्तुङ प्रहरी चौकीका इन्चार्जज्यू र सबैलाई चाहिँ अब धेरै धेरै धन्यवाद दिँदै यस कार्यक्रमको समापन गरिदिनु हुन म यस चौकीका इन्चार्ज पशुपति बोराज्यूलाई हार्दिक अनुरोध गर्दछु। म बिदा हुन्छु। हस्त, धन्यवाद। धन्यवाद सम्पूर्ण उपस्थित महानुभावहरूलाई। जुन हामीले गरिएको सानो अनुरोधलाई गुल्मी जिल्लामा रहेर पत्रकारिता गर्ने जुन पत्रकारज्यूहरूको टिम छ उहाँहरूले जुन सहयोगी हातहरू जुटाउनु भयो, हाम्रो त सानो अनुरोध मात्रै थियो। हामीले गर्नुपर्ने जुन यहाँहरूले हाम्रो प्रशंसा गर्नुभयो, हामी त्यही काम गर्छौँ, त्यही काम गर्नुको लागि हामीले नियुक्ति लिएका छौँ, त्यही काम गरे बापत नेपाल सरकारबाट हामीले तलब पाउँछौँ। हामीले गर्नुपर्ने जुन हाम्रो समाजमा जुन चौकीमा म रहेँ, म लगायत मेरो टिम रह्यो, त्यो चौकीको एरियामा जुन घटना घट्यो, कल्पना पनि गर्न नसकिने जुन घटना घट्यो, ती घटनाहरू जुन क्रमले ल्याएर जोड्नु भयो तपाईँहरूले, जुन हिसाबले प्रहरी चौकी म लगायत मेरो सम्पूर्ण प्रहरी टिमलाई धन्यवाद दिनुभयो, त्यो हाम्रो दैनिकी जुन समाजमा नहुने घटना घट्यो, घटेको खण्डमा हामीले गर्नुपर्ने कार्य हो त्यो। हामीले जुन नियमभन्दा माथि हामीले गर्नुपर्ने जुन तपाईँहरूले भन्नुभयो त्यसमा हामी खुसी छौँ। जुन हिसाबले हामीले सानो अनुरोधलाई स्वीकारेर गुल्मीमा रहेर पत्रकारिता गरिराख्नुहुने टिमले जुन सहयोगी हातहरू जुटाउनु भयो, त्यो सहयोगी हातहरू जुटाउने पत्रकारज्यूहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम समापन भएको घोषणा गर्छु। धन्यवाद। अब यो औपचारिक कार्यक्रम समापन पछि अब हामी ती पीडित बालिकाको अवस्था र सहयोगका बारेमा म उहाँलाई पालन पोषण गर्दै आउनुभएको अथवा धर्म आमा नै भनौँ उहाँसँग कुरा गर्न गइरहेको छु। हिजो उहाँ चाहिँ रुँदै कल्लाउँदै जानुभएको थियो सदरमुकाम तम्गासमा। यी बालिकाको अवस्था एकदम दर्दनाक थियो, रक्ताम्य थियो र यिनलाई आज ओठमा खुसी देखेका छौँ। सर्वप्रथम यहाँ आमासँग कुरा गर्न गइरहेको छु। खुसी लागेको छ अहिले? हजुर, धेरै खुसी छु अहिले। म त हिजो कति दुःख पाउनु भएको थियो है तपाईँले? कति दुःख पाएँ, कति भयो यहाँ मेरो नानीलाई कसैले उ गर्दैनन् होला भनेर यहाँबाट चन्जा उठाएर कति गरेर चौकीले उ गरेर लएँ। उहाँ लगाएपछि पनि मैले कोही सहायता पाउन होला भनेको थिएँ, तर मेरो धेरै रहेछ, कतिले सहयोग गर्नुभयो। अनि उहीँ गएर तवासमै गएर अनि आमपाटीहरूले मलाई पनि कति हैसियत दिनुभयो, यो बच्चालाई किन यस्तो भयो भनेर। अनि उहाँहरूले बरु कति सहयोग गर्नुभयो, उपचार गर्नुपर्छ, यहाँ उठ्नुहोस्, यहाँ बोल्नुहोस्, यहाँ सबैबाट सहयोग हुन्छ भनेर अनि भन्नुभयो। बल्ल म अलि हैसियत भएँ अनि धेरै सहयोग गर्नुभयो। अनि मैले त सोचेको थिएँ मेरो नानी मैले मात्रै होला यस्तो माया लगाएको, अरूलाई लाउनु होला, त्यति सहयोग पाउनु होला मैले भन्ने मेरो त्यस्तो मनमा थियो। अनि उहाँ गएर पनि धेरैले सहयोग गर्नुभयो। उहाँ पाल्पा त्यहाँबाट उहाँ पाल्पा पठाएर नि पाल्पा हस्पिटलमा कतिले फोन गर्नुभयो, के छ कसो छ नानीलाई अनि भनेर धेरैले सोध्नुभयो। अनि म त धेरै खुसी भएँ। सहयोगदातालाई के भन्न चाहनुहुन्छ? सहयोगदातालाई मेरो नानीलाई यस्तो गरेर बचाइदिनु भयो, कति कहाँ कहाँबाट कति दुःख गरेर सहयोग पठाउनु भयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट। तपाईँलाई बेल्जियमबाट बागलुङ नगरपालिका घर हुने र हाल भरतपुर बारमा बस्नुहुने सीता सापकोटाले पैसा पठाउनु भयो, कति पठाउनु भयो? 1,18,911 रुपियाँ पठाउनु भयो। हजुर नानी, तिम्रो अवस्था कस्तो छ? बोलिदिऊ न। यी नानीका अभिभावक अथवा बाउको भूमिकामा संरक्षण दिइरहनु भएका रमन नेपालीजी, जति बेला यी बालिका बलात्कृत भएकी थिइन् उहाँ यहाँ हुनुहुन्थ्यो, उहाँको श्रीमतीले ठुलो गोता पाउनु भएको थियो, रुँदै जानु भएको थियो, श्रीमान पनि घर नै, बल्ल बल्ल सिस्नाको गाँजाबाट बचाएकी एउटा बालिकालाई फेरि दोस्रो पटक मारे तुल्य नै गराइएको थियो, त्यो अवस्थामा उहाँ यहाँ हुनुहुन्थ्यो र आज उहाँ पनि खुसी हुनुहुन्छ उहाँले काखमा हुर्काउनु भएको नानीलाई। रमनजी, अहिले बालिका बाँचिन् र सहयोग गरे धेरै ठाउँबाट विदेशमा जुन सहयोग गर्नुभयो, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? मलाई त उहाँहरू तर्फबाट धेरै धेरै मुरीमुरी धन्यवाद दिन चाहन्छु, जुन आज यो बेरोजगारको खोज तलासमा घरदेखि बिछोडिनु पर्यो, बिछोडिएको अवस्थामा यस्तो भयो, आज यस्तो अवस्था देखेँ, ठिकै छ मलाई। हस् धन्यवाद। अगाडि सहयोगदाता जसले आफ्नो घर परिवारको गाँस काटेर यी 10 वर्षीय बालिका जो बलात्कृत भइन् उनलाई बाँच्ने आशा कमै राखिएको थियो, उनलाई बचाइदिनु हुने तपाईँ श्रोता एवं सहयोगदाताप्रति हामी हार्दिक कृतज्ञता जाहेर गर्दछौँ। र तपाईँहरूले गाँस काटेर पठाएको रकम सही सदुपयोग भयो कि भएन भन्ने कुरा ठुलो पीडा हुन्छ, त्यस कारणले गर्दा हामी यो स्थानीय तहमै परिवारसँगै आएर दलका प्रतिनिधि तथा स्थानीयवासी निम्ताएर आज उहाँहरूको अनुमति अनुसारै अगाडि बढ्ने गरेर हामी यस गाउँ यो खड्गकोटमा आएका हौँ र यसपछि हामीले एउटा समिति गठन गर्नेछौँ, यो समितिको समन्वय सुझाव सल्लाहमा मात्रै हामीले खाता खोल्नेछौँ, खाता खोलिसकेपछि तपाईँहरूलाई खाता नम्बर दिइनेछ, जो जसले सहयोग घोषणा गर्नुभएको छ तब मात्र त्यो खातामा रकम राखिदिनु होला भन्ने आग्रह गर्दै हामी यस भुर्तुङ प्रहरी चौकी कार्यालयमा भएको यो सहयोग सम्बन्धी छलफल कार्यक्रमलाई टुङ्गाउनु पूर्व म यस भुर्तुङ प्रहरी चौकीका इन्चार्ज पशुपति बोरा सहित सम्पूर्ण सदस्यहरूलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि मानव उद्धार कार्यमा सक्रिय रहनु होला र त्यसमा हामी मिडियाले सहयोग गर्नेछौँ भन्दै यस छलफल कार्यक्रमलाई यही टुङ्गाउन चाहन्छु। धन्यवाद।